हमेशा खुशियां चाहता है, लेकिन कभी भी ऐसा नहीं हुआ कि कोई हमेशा खुश रहा हो। इस तरह है, वनब्लूकुम बिश्शर वलखैर फितना। दुख भी आएगा, परेशानी भी आएगी, खुशी भी आएगी। फिर कोई इंसान बूढ़ा नहीं होना चाहता, कहता मैं हमेशा जवान रहूं, लेकिन बुढ़ापा भी आता है। अम्बल मशी हो फसुबुन बदा अम्ब शबाब हो फलैन अफल। बुढ़ापा तो आता है, कितने आजकल टॉनिक हैं और कितनी वो इसके लिए पार्लर बने हुए हैं और कितनी टेक्निक्स हैं रिंकल दूर हो जाए और कैप्सूल मिलते हैं और विटामिन मिलते हैं, लेकिन बुढ़ापा आ ही जाता है। फिर इंसान चाहता है कि मैं हमेशा मेरे पास दौलत रहे, मेरी नस्लों के पास दौलत रहे, लेकिन दौलत चली जाती है। एक नस्ल के पास है, अगले वक्त के पास खत्म हो जाती। बादशाहियां चली, कई कई सौ साल में खत्म हो गई। तो इंसानी कंप्यूटर इम्पॉसिबल को सोचता नहीं, मैं ना मरूं, ये क्यों सोचा? मैं हमेशा जवान रहूं, ये सोच क्यों आती? मेरे पास हमेशा खुशी हो, ये सोच क्यों आती? मेरे पर बुढ़ापा ना आए, ये सोच क्यों आती है? इंसानी कंप्यूटर में इम्पॉसिबल एंटर नहीं हो सकता। कभी सोचा है कि दो और दो पांच हो जाए? कभी ये ख्याल आता है कि दो और दो पांच हो जाए? क्यों? इम्पॉसिबल है। फिर ये ख्याल क्यों आता है कि ना करो? ये ख्याल क्यों आता है कि जवान रहो? ये ख्याल क्यों आता है कि बूढ़ा रहो? ये ख्याल क्यों आता है कि हमेशा खुश रहूं? ये ख्याल क्यों आता है कि हमेशा मैं मेरी नस्ल मालदार रहूं? ये बतलाता है कि कोई जहान अल्लाह ने ऐसा बनाया है, इस कायनात का खालिक है, इन रब्बकुमुल्लाह, उसका नाम है अल्लाह। एक इंडिया पाकिस्तान वाले इनके उलमा भी अल्लाह नहीं कहते, खुदा कहते। खुदा अल्लाह ने अपना नाम नहीं रखा। मैं ये नहीं कह रहा तुम्हारे सब सौरी करके मौलवी तो फतवा भी बड़ी जल्दी लगाते हैं। मैं ये नहीं कह रहा कि खुदा कहना गलत है। मैं ये कह रहा हूं कि खुदा किसी इंसान ने अल्लाह का नाम रखा है, अल्लाह ने अपना नाम खुदा नहीं रखा। और खुद आ, ये दो लफ्ज हैं, खुद आ उसको बना दिया खुदा। खुदा का मतलब है जिसे किसी ने ना बनाया हो, लेकिन अल्लाह ने अपना नाम बताया, इन रब्बकुमुल्लाह, मेरा नाम अल्लाह है। फइन तवल्लौ फकुल हस्बी अल्लाह, मेरा नाम अल्लाह है। अल्लाहु ला इलाहा इल्लल्लाह, मेरा नाम अल्लाह है। अलिफ लाम मीम, अल्लाहु ला इलाहा इल्लल्लाह हुवल कय्यूम, अरे मेरे बंदो मेरा नाम अल्लाह है। अल्लाहु अल्लज़ी रफ़अ अस्समावाति बिग़ैरि अहदिन तरौनहा, मेरा नाम अल्लाह है। अल्लाहु अल्लज़ी सख़र लकुम मा फिस्समाई व मा फिल अर्ध, मेरा नाम अल्लाह है। जब आप अल्लाह कहते हो, एक दफा कहो सारे या अल्लाह, फिर कहो अल्लाह, फिर अल्लाह। जब आप कहते हो ऐ खुदा, तो आप सिर्फ अल्लाह की एक सिफत को पुकारते हो जिसे किसी ने नहीं बनाया। जब आप कहते हो अल्लाहुम्मा या جتنے نام ہیں ان کے ساتھ آپ اللہ کو پکارتے ہو کہ تم نے جو کہا نا یا اللہ تو اس میں الرحمن الرحیم الملک القدوس السلام المؤمن المهيمن العزيز الجبار المتكبر الخالق الباري المصور الغفار القهار الوهاب الرزاق الفتاح العليم القابض الواصل الخافض الرافع المعز المذل السميع البصير الحكم العدل اللطيف الخبير الحليم العظيم الغفور الشكور العلي الكبير الحفيظ المقيم الواجد الماجد المحيي المميت الاول الاخر الظاهر الباطن الوالي المتعال البر التواب المنتقم العفو الرؤوف مالك الملك ذو الجلال والاكرام المقصر الجامع الغني المغني المانع الضار النافع النور الهادي البديع الباقي الوارث الرشيد الصبور الحنان الجمنان یہ سارے ناموں کے ساتھ آپ کہتے ہو یا اللہ تو اس میں یہ سارے نام ہوتے ہیں تو اللہ کو کتنا اچھا رکھا ہو اللہ کہا کر اللہ نور السماوات والارض تو اس ساری کائنات کا بنانے والا ہے اللہ فی ستة ایام خلق السماوات والارض فی ستة ایام چھ دن ثم استوى على العرش عرش پر استوى یغشی اللیل النهار دن کے اوپر رات کو لاتا ہے یترکہ حفیفہ دن آگے آگے رات پیچھے پیچھے الشمس والقمر والنجوم مسخرات بامر سب سورج چاند ستارے اللہ کے تابع ہیں ادا له الخلق والامر فتبارک اللہ رب العالمین تو اس ساری کائنات کا خالق ہے اور بہترین خالق ہے وہ جو بنانے والا ہے اس نے اس کی قیمت لگائی میں آپ سے کہوں میرا یہ کرتا $10 کا ہے تو میں زیادہ جانتا ہوں آپ سے تو اللہ نے اس کائنات کی قیمت لگائی ہے جس نے بنائے سبع سماوات طباقا ما ترى فی خلق الرحمن من تفاوت فارجع البصر هل ترى من فطور ثم ارجع البصر کرتین ينقلب الیک البصر خاصا وهو حسير دیکھو آسمان تیرے رب نے ملا والارض بعد ذلك دحاها تیرے رب نے زمین کو بچھایا اخرج منها ماءها ومرعاها پانی نکالا سبزہ نکالا والجبال اقصاها ساؤتھ افریقہ میں پہاڑ لگائے والارض وما دحاها نفس ماما سواہا یہ سارے آیات بتاتے ہیں کہ بنانے والا اللہ اور ابھی ڈربن میں جو انڈین اوشن میں دیکھ کر آیا تو میرا اللہ کہتا ہے تیرے اللہ نے بنایا میں نے کافی پڑھا کہ سمندر کیسے بنے سب بکواس کوئی بھی لاجک نہیں اور ہمارے پاس ایک ہی لاجک ہے زبردست والذی سخر البحر تیرے اللہ نے سمندروں کو بنایا اور ان کو اپنے تابع کیا تیرے اللہ نے زمین کو بچھایا تیرے اللہ نے آسمانوں کو اٹھایا اس میں پلر کوئی نہیں لگائے اس میں بارڈر کوئی نہیں ڈالے اس میں بیم کوئی نہیں ڈالے اور اتنی بڑی چھت ہے نہ وہ ٹوٹتی ہے نہ وہ کڑکتی ہے نہ وہ کریک ہوتی ہے تو اللہ کو تو زیادہ پتہ ہے فَإِنَّهُمْ لَتَكْفُرُونَ بِالَّذِي خَلَقَ الْأَرْضَ فِي يَوْمَيْنِ وَتَجْعَلُونَ لَهُ أَنْدَادًا ذَلِكَ رَبُّ الْعَالَمِينَ وَجَعَلَ فِيهَا رَوَاسِيَ وَقَدَّرَ فِيهَا أَقْدَارَهَا فِي أَرْبَعَةِ أَيَّامٍ سَوَاءً لِلسَّاكِنِينَ ثُمَّ اسْتَوَى إِلَى السَّمَاءِ وَهِيَ دُخَانٌ فَقَالَ لَهَا وَلِلْأَرْضِ ائْتِيَا طَوْعًا أَوْ كَرْهًا قَالَتَا أَتَيْنَا طَائِعِينَ فَقَضَاهُنَّ سَبْعَ سَمَاوَاتٍ فِي يَوْمَيْنِ وَأَوْحَى فِي كُلِّ السماء امرها وزينا السماء الدنيا بمصابيح وحفظا ذلك تقدير العزيز العليم. He's very proud of me. والانعام خلقها اور تمہارے یہاں تو جنگل میں جانور بہت ہوتے ہیں. والانعام خلقها لكم فيها دفء ومنافع ومنها تاكلون. اور پرندے بھی اللہ نے بنائے. اولم یرو الی الطیر فوقهم صافات ویقبضن ما یمسکهن الا الرحمن انهم بكل شیء بصیر. گائے کے بھینس کے بکری سے اونٹ سے دودھ بھی میرے اللہ نے نکالا. نخرجکم من بین فرث بدم لبنا خالصا صادقا للشاربین. پھل بھی میرے اللہ نے بنائے. انظروا الی ثمره اذا اثمر وینعم ما لكم من تنبتوا شجرها الہ مع اللہ. تو یہ میں نے تھوڑا سا نقشہ بنایا بتایا قرآن سے کہ بنانے والا اللہ ہے وہ اس کی قیمت کیا لگاتا ہے. کہتا ہے وما الحیاۃ الدنیا الا متاع الغرور. کبھی کچھ بھی نہیں دھوکہ ہے دھوکہ ہے کچھ بھی نہیں. اس کو اور واضح کر کے بتاؤ کہ سراب بقیت یحسبه الظمآن ماء. یہ ساری دنیا یا میں اپنے گھر پر میں تیسری چوتھی دفعہ آ رہا ہوں سب سے پہلے 91 میں آیا تھا. تو اس طرف کا علاقہ پوسٹ کا بڑا خوبصورت ہے. تو اللہ تعالیٰ فرماتا ہے کہ یہ سب کچھ تمہیں نظر آ رہا ہے ایسا ہے جیسے تم ریت کے سامنے کھڑے ہو جاؤ تو اوپر سے سورج ہو تو تمہیں پانی نظر آئے آتا ہے. ہمارے یہاں تو چونکہ کافی ایسے ہیں صحرا تو ہمیں تو یہ آنکھوں سے دیکھا ہوا. پھر میں آپ کے صحرا میں بھی کیا ہوں وہاں بھی آنکھوں سے دیکھا لگتا ہے پانی ہے. پھر آگے جاؤ وہ پانی آگے چلا جاتا ہے. پھر آگے جاؤ وہ پانی آگے چلا جاتا ہے. وہ تو پھر سورج کی شعائیں ریفلیکٹ کر رہی ہیں ریت سے. تو ایک ان پڑھ کہتا ہے بھائی یہ پانی ہے مجھے پینا ہے. دوسرا کہتا ہے پانی نہیں ہے دھوکا ہے. کہتا تو مجھے پانی سے روکتا ہے تو حسد کرتا ہے میرے ساتھ. تو مجھے پانی سے روکتا ہے میں نے پانی پینا ہے. کہتا جا پر مار کھا. وہ جاتا ہے پانی اور آگے جاتا ہے وہ جاتا ہے پانی اور آگے جاتا ہے وہ جاتا ہے پانی اور آگے جاتا ہے یہاں تک کہ پیاسا گر کے مر جاتا ہے. میرے اللہ نے میرے رب کی قسم اس ساری دنیا کو کہا ہے ریت کے اوپر پانی دھوکا ہے. اس کی زندگی بھی دھوکا ہے. اس کی عزت بھی دھوکا ہے. اس کی ذلت بھی دھوکا ہے. اس کی بادشاہی بھی دھوکا ہے. تو کہتا ہے یہ دنیا تو چند دن کی ہے اور اس کی قیمت بھی کوئی نہیں ہے. اور میرے نبی نے فرمایا اللہ کے نزدیک مچھر کے پر کے برابر نہیں ہے. ونگ آف ماسکیٹو اس کے برابر دنیا نہیں ہے. اچھا اور پھر اللہ نے موت لگائی ہے اس میں. تو اسی اللہ نے ہمیں خبر دی ہے کہ میرے ساتھ ایک کانٹریکٹ کر دو ایک کانٹریکٹ کر دو. عبدی انت ترید و انا ارید. میرے بندے ایک ارادہ تو کرتا ہے میں نے یہ کرنا ہے. تو انا ارید ایک ارادہ میں کرتا ہوں. بلا یکون الا ما ارید اور ہوتا وہ ہے جو میں چاہتا ہوں. تم پروگرام بنا رہے ہو کہ کل میں نے اپنی فیکٹری میں جانا ہے اور یہ کرنا ہے وہ کرنا ہے اور رات کو تمہاری ڈیڈ باڈی جا کے قبر میں پڑی ہوتی ہے. تم کہتے ہو کہ میں نے کل امریکہ جانا ہے اور اللہ نہ کرے فارغ سے اپنے بستر پہ گرے پڑے ہوتے ہو. تو بلا یکون الا ما ارید یہاں ہمیشہ وہی ہوتا رہے گا جو تیرا اللہ چاہے گا. تو ایک ڈیل کرو میرے ساتھ ایک ڈیل کرو. وہ ڈیل کیا ہے؟ فَإِن سَلَّمْتَ لِي فِي مَا أُرِيدُ. اس چھوٹی سی زندگی میں جو میں کہتا ہوں وہ کر دو. جو میں کہتا ہوں وہ کر دو. کَفَّيْتُكَ فِي مَا أُرِيدُ. پھر جو تم چاہتے ہو نا وہ سب کچھ میں کر دوں گا. فَإِن سَلَّمْتَ لِي فِي مَا أُرِيدُ. جو میں کہوں وہ کر دو اور میرے نفع کو. اور جس سے روکو رک جاؤ تو میرے نفع کی چیز، مجھے ایک مانو یہ میرے نفع کی چیز، میرے نبی محمد کو آخری رسول مانو یہ میرے نفع کی چیز، نماز پڑھو یہ میرے فائدے کے لیے، روزہ رکھو حج کرو زکات دو یہ میرے نفع کے لیے ہے، شراب نہ پیو زنا نہ کرو پتھر کی پوجا نہ کرو قتل نہ کرو ظلم نہ کرو سود نہ کھاؤ یہ میرے فائدے کے لیے اللہ تعالیٰ فرما رہا ہے، سارے فائدے میرے لیے ہیں، تو میرا اللہ کہہ رہا ہے جو کہوں کر دو پھر کیا ہوگا، کفی تو کفی بات ہوئی جو چاہو گے وہ سب کر دو، لیکن اس کے لیے مرنا پڑے گا، مرنا پڑے گا، چونکہ یہاں اگر سب کچھ مل بھی جائے فرض کرو تو موت کا کیا کرے، 91 میں آیا تھا تو ڈرپن میں بڑا خوبصورت ہے ایک نوجوان کہنے کا، مولانا ساؤتھ افریقہ جنت ہے جنت ہے، مجھے آج تک الفاظ گونج رہے، میں نے کہا ایسا کرو میں بھی آ جاتا ہوں، لیکن ایک میرے ساتھ مادر کرو نہ تم مرو گے نہ میں مروں گا، تو پھر میں بھی پاکستان سے ساؤتھ افریقہ آ جاتا ہوں، اور اگر مر ہی جانا ہے تو پھر پاکستان ساؤتھ افریقہ میں کیا فرق ہے، تو بھی مٹی میں جائے گا میں بھی مٹی میں جاؤں گا، تو یہ جنت کیسے بن سکتی ہے، جنت بنا لی جنت سنوار لی سونے چاندی کے گھر بنا لیے، لیکن موت کا کیا کرے کدھر چھوٹ کر جائے، اینما تکونو یدرککم الموت ولو کنتم فی بروج مشیدہ، ان اجل اللہ اذا جاء لا یؤخر، اینما کنتم یدرککم الموت، کیا کرے جنت تو ہے لیکن یہ خبیث مٹ جانے والی جنت ہے، اٹھا کے اندر نیچے ڈال دے، تو اس کا کسی کے پاس کیا حل ہے، مرے نہیں بڑھاپا نہ آئے، ہم چاہتے ہیں میں مروں میری اولاد نہ مرے، چاہتے کہ نہیں ہر باپ چاہتے کہ نہیں چاہتے، میں نے جوان بیٹے کو قبر میں اتارا ہوا ہے، جو میرے من میں ہے وہ میں آپ کو دکھا نہیں سکتا، جو ایک موت تک کا غم میرے اندر لگ گیا ہے، جیسے وہ لکڑی کو دیمک لگ جاتا ہے، تو مجھے وہ غم کا دیمک لگا ہوا ہے، یہ ہنستا چہرہ تو آپ کے لیے ہے، تو میں نے کب چاہا تھا میرا جوان بیٹا میرے ہاتھوں سے قبر میں جائے، چلے گئے، تو پھر کیا ہو کہ ہر چاہ پورا ہو، تو اللہ فرماتے ہیں یہ چند سال میری مان لے، اور پھر جب قیامت کا دن آئے گا فریق فی الجنت و فریق فی السعیر، فاما من اوتی کتابہ بیمینہ فیقول اقرا کتابیہ، جس کے سیدھے ہاتھ میں پیپر آئے گا وہ نعرہ لگائے گا، اس نعرے کو قرآن نے الفاظ بنا دے سکتے ہو، کوئی کالے سیاہ چہرے کوئی بدبودار چہرے اور کوئی خوشبودار چہرے اور کوئی روشن چہرے اور ہنستے مسکراتے چہرے اور ناچتے کودتے چہرے اور کچھ دہائی دھاڑے مارتے ہوئے روتے ہوئے چہرے. یہ قیامت کے دن دونوں طرح کے پکچر چلے گی, دونوں طرح کی مووی چلے گی, مووی نہیں چلے گی, حقیقت چلے گا. اب وہ وقت آ گیا کہ اللہ آپ کو وہ سب کچھ دینا چاہتا ہے جو میں نے شروع میں بات کی تھی. میرے نبی نے فرمایا, جو قرآن کی ایک جگہ میں جنت اور دوزخ میں جانے کا بتاتا ہوں, وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى جَهَنَّمَ زُمَرًا حَتَّى إِذَا جَاءُوهَا فُتِحَتْ أَبْوَابُهَا. جہنم والوں کو جہنم میں لے جایا جائے گا جب وہ قریب آئیں گے تو تیوں دروازے کھل جائیں گے اور وہ سارے اس میں گریں گے. وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا حَتَّى إِذَا جَاءُوهَا وَفُتِحَتْ أَبْوَابُهَا حَتَّى إِذَا جَاءُوهَا جَهَنَّمَ فُتِحَتْ أَبْوَابُهَا. جائیں گے جیسے یہ آٹومیٹک دروازہ اپنے آپ کھلتا ہے ایسے کھلیں گے, لیکن حتیٰ اذا جاؤوها جب جنت پر جائیں گے تو آگے آگے وافتحت اور پھر دروازے کھلیں گے. اس کا کیا مطلب ہے؟ اس کو حدیث پاک نے واضح کیا ہے, جب جنتی مرد عورت سب جنت کے دروازوں پر پہنچ جائیں گے تو دروازے بند ہوں گے. جہنم کے سات دروازے ہیں, لہا سبعۃ جنت کے آٹھ دروازے ہیں, اور جب جائیں گے تو دروازے بند ہوں گے. ارے کیا کریں, دروازے بند تو دو چشمے اگل رہے ہوں گے, کوئی نہیں انہیں کہے گا, اپنے آپ اللہ کی طرف سے ان کو خیال آئے گا. اور ایک سے پانی پئیں گے, جب وہ پانی پئیں گے تو سینے میں سارا غصہ اور حسرت اور بغض اور نفرت اور کھوٹ انتقام یہ سب صاف ہو جائے گا. وَنَزَعْنَا مَا فِي صُدُورِهِم مِّن غِلٍّ. اب یہ پانی نیچے جائے گا معدے میں تو پخانہ ختم, پیشاب ختم, تھوک ختم, بلغم ختم, بیماری ختم, بڑھاپا ختم, ہر گندگی ختم ہو جائے گی. ہزاروں لیٹر پانی پی جائے گا پیشاب نہیں آئے گا, ہزاروں کلو کھانا کھا جائے گا پخانا نہیں آئے گا. دوسرے چشمے سے وضو کریں گے تو چہرے روشن, داڑھی رائے چار سے تک پیدا ہو جائیں گے, امرت داڑھی نہیں ہوگی. پندرہ سولہ سال کے بچے کی عمر جیسے ہوتی ہے ایسے, جنہوں نے یہاں نہیں رکھی ان کو شاید رکھنی پڑ جائے, جنہوں نے رکھی ہوئی ہے ان کی تو یقیناً غائب ہو جائے. امرت داڑھی نہیں ہوگی, اجرت جسم پہ بال نہیں ہوں گے, صرف سر کے بال, یہ بال اور یہ بال اور یہاں ہلکے ہلکے بال, باقی پورا جسم شیشے کی طرح صاف ہوگا. کتنے لوگ ہیں بیچارے جن کے اتنے بال ہوتے ہیں وہ شرم کی وجہ سے اپنا کرتا بھی نہیں اتارتے, یہ لگتا ہے پتہ نہیں جنگل ہو گیا ہوا. تو اجر جیات سر کے بال ایسے ایسے جیسے سمندر کی لہریں نہیں ایسے ایسے ہوتی, ایسے سر کے بال ایسے ایسے ایسے ایسے ایسے ہوتے ہوتے یہاں تک آئے. مکحلین اور سرما آنکھوں میں خود بخود لگا ہوا ہوگا, اور علی قامت آدم, آدم علیہ السلام کا قد ہو جائے گا کتنا, 130 فیٹ, 130 فیٹ. حضرت حوا کا قد بھی 130 فیٹ تھا, اما حوا اور ابا آدم 130 فیٹ تھے. یہ تو زمانے کے ساتھ ہم رگڑے کھاتے کھاتے کھاتے کھاتے کھاتے چھوٹے ہوتے ہوتے ہوتے یہ ہو گئے, آگے چل کے اور بھی چھوٹے ہو جائیں گے. یہ قد واپس ملے گا, جنت کی حور کا قد بھی ہے 130 feet. एक जगह मैंने बयान किया एक नौजवान ने मैंने बोला नहीं ये इतना बड़ा बड़ा बुरा नहीं लगेगा हमें तो यही ठीक है खुशबाश है मैंने कहा चलो ठीक है तुम इसी कर में चले जाना जन्नत की रूह तुम्हें उठा के जेब में डाल देते और वो 100 जोड़े पहनती है एक भी नहीं 100 और तू अंदर में खपड़ा रहा था मुझे निकाल वो कहेगी तो है कहाँ मुझे तो नजर ही नहीं आ रहा और तूने तो इसके साथ लड़ करनी है वो तुझे बोल में दस जोड़ियां देगी मेरा मेरा लाडला मेरा लाडला शौक 130 फुट और 5 फुट ये तो आप तकरीबन सबको पता होगा कि यूसुफ अलैहिस्सलाम दुनिया में सबसे खूबसूरत इंसान थे लेकिन ये शायद ही किसी को पता हो कि दुनिया की सबसे हसीन औरत हजरत हव्वा थी दुनिया की सबसे हसीन औरत हजरत हव्वा थी इसी कद पे अल्लाह बढ़ाए आदम अलैहिस्सलाम का कद यूसुफ अलैहिस्सलाम का हुस्न जमाल दाऊद अलैहिस्सलाम की सुरीली म्यूजिकल वॉइस ईसा अलैहिस्सलाम की जवानी 33 पर फुल स्टॉप लग गया है 33 बिलियन साल के बाद भी आप 33 के हो और पांचवी चीज सबसे ज्यादा हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अखलाक जो तुम दुनिया में चाहते थे ना अब वो होने लगा है अब वो एक शख्स खूबसूरत हो जाता है काला हो जाता है वो बेचारा शीशा भी शर्मा के देखता है लेकिन एक हदीस सुनाऊं आपको एक काला आया या रसूल अल्लाह मेरा रंग भी काला है और पैसा भी कोई नहीं पकड़ूं तो अगर मैं ईमान ले आऊं तो मैं आपके साथ जन्नत में जा सकती हूं आपने फरमाया तो अपने काले होने का गम ना कर जब तू मेरा साथ देगा ना तो जन्नत में अल्लाह तुझे इतना खूबसूरत बनाएगा कि तेरे चेहरे की लाइट 1000 साल तक दिखाई देगी 1000 किलोमीटर नहीं 1000 माइल नहीं 1000 साल 1000 ईयर तेरे चेहरे की लाइट जाएगी तो इतना खूबसूरत बना दिया जाएगा तो क्या क्या सिस्टम हो गए अमरत दाढ़ी कोई नहीं अजरत जिस्म पे बाल कोई नहीं सर के ये और ये ठीक अकहल आंखों में सोना जिहाद बाल नीम ढूंगरियाले नीम ढूंगरियाले और फिर आदम अलैहिस्सलाम का कद यूसुफ अलैहिस्सलाम की खूबसूरती दाऊद अलैहिस्सलाम की मीठी जुबान ईसा अलैहिस्सलाम की जवानी और हुजूर पाक के अखलाक ये हो गए अब कहेंगे भाई अंदर चलो अंदर कैसे जाएं तो ताले लगे हुए तो ये सारे लोग जाएंगे और जो ईमान वाली औरत है उसके बाद यहाँ से चलेंगे तो वो भी 130 फुट हो जाएगी यहाँ से चलेंगे और पांव की एड़ी तक आएंगे यहाँ तक आएंगे यहाँ तो बेचारियों के सर में जुए पड़ी रहती वहां अल्लाह मोतियों से सजा देता मोतियों से हीरों से जवाहरात से और फिर कहेंगे भाई चलो जन्नत में चले कैसे चले अब आना आदम आदम अलैहिस्सलाम हमें जन्नत में ले जाओ आप हमारे अब्बा हैं कहेंगे बेटो मैंने तो निकलवाया था किसी और से बात कर अब ये सारा काफिला चल रहा है आदम अलैहिस्सलाम इशीस अलैहिस्सलाम फिर इदरीस अलैहिस्सलाम फिर नूह अलैहिस्सलाम फिर इब्राहिम अलैहिस्सलाम इस्माइल अलैहिस्सलाम इसहाक अलैहिस्सलाम याकूब अलैहिस्सलाम यूसुफ अलैहिस्सलाम मूसा अलैहिस्सलाम यूशा अलैहिस्सलाम यूनुस अलैहिस्सलाम दाऊद अलैहिस्सलाम सुलेमान अलैहिस्सलाम यहया अलैहिस्सलाम ज़करिया अलैहिस्सलाम लूत अलैहिस्सलाम शुएब अलैहिस्सलाम सारे अलैहिस्सलाम सारे नबी कहेंगे ना भाई ना आखिर जब ये चलते आएंगे ना हजरत ईसा अलैहिस्सलाम के पास तो कहेंगे देखो भाई ये मैं भी नहीं कर सकता लेकिन तुम्हें पता बता सकता हूँ कि कौन खुलवाएगा बाकी कोई नबी ये नहीं कहेगा पता सबको होगा तो कहेंगे कि पता ही बता दें तो कहेंगे जाओ मोहम्मद मुस्तफा صلی اللہ علیہ وسلم وہ نبیوں میں رحمت لقب پانے والا، مرادیں غریبوں کی بدلانے والا، وہ احسن منک لم ترقط عینی واجمل منک لم تلد النساء، خلقت مبرئا من كل عیب کانک قد خلقت کما تشاء، نسیما جانب بطحا بذرکن فاحوال محمد را خبرکن، مبر ای جان مشتاقم دراجا فدا اے روزہ اے خیر بشر کن، یا خیر من دفن فی القاء اعظمه فطاب من طیبهن القاء والاقم، نفس الفقاء لقبر انت ساکنه فیه العفاف وفیه الجود والکرم، انت الشفیع الذی ترجا شفاعته علی الصراط اذا ما زلت القدم، وصاحبا کلا انسا وما ابدا، من السلام علیکم ما جرى القلم، یہ سب میرے نبی کی تعریف ہے جو میں نے آپ کو عربی میں بھی، اردو میں بھی، فارسی میں بھی سنا دی، انگریزی میں بھی ٹائی بولیاں مجھے نہیں آتی. ہاں کون ہے یہ؟ یہ میرے نبی کا، یہ میرا نبی ہے. یہ کون ہے؟ یہ ہاشمی ہے، یہ عربی ہے، یہ مغلی ہے، یہ قریشی ہے، یہ عدنانی ہے، یہ افغانی ہے، یہ کون ہے؟ یہ سب سے احسن ہے، سب سے حسین ہے، سب سے اجمل ہے. یہ کون ہے؟ یہ محمد بن عبداللہ ہے، بن عبد المطلب، بن ہاشم، بن عبد المناف، بن قصی، بن کلاب، بن مرہ، بن کعب، بن لبی، بن غالب، بن فہر، بن مالک، بن نظر، بن کنانہ، بن خزیمہ، بن مدرک، بن الیاس، بن مضر، بن نزار، بن معد، بن عدنان، بن عور، بن حمیسہ، بن سلامان، بن عوض، بن بوف، بن قموار، بن قبی، بن عوام، بن ناشق، بن حذا، بن دلداس، بن یدلاف، بن طاقر، بن جاہم، بن ناحش، بن ماخی، بن عفی، بن عبقر، بن عبید، بن الدواء، بن حمدان، بن سندر، بن یذربی، بن یحزن، بن یلحم، بن ارعبا، بن عیدی، بن زیشان، بن عیسر، بن اقنار، بن ایحام، بن مقصر، بن ناحل، بن زاہد، بن سامی، بن وزی، بن عبد، بن عرام، بن قیدار، بن اسماعیل، بن ابراہیم، بن آدم، بن ناعور، بن سرور، بن رعود، بن فارش، بن عامر، بن دفر شاہ، بن سام، بن نوح، بن لامک، بن نتوشار، بن ادریس، بن یرد، بن مرحبیل، بن قینان، بن آنوش، بن شمس، بن آدم علیہ السلام. دعا الحمد بجدی یوم القیامہ. میرے نبی کہہ رہے ہیں اللہ کا جھنڈا میرے ہاتھ میں ہوگا، کل الناس تحت لوائی آدم ومن سواہ، ساری دنیا کے انسان اور نبی میرے جھنڈے کے نیچے ہوں گے. انا قائدہم اذا وفدوا، میں سب سے آگے چلوں گا، ساری دنیا میرے پیچھے چلے گی، مسلم بھی نان مسلم بھی میرے پیچھے چلے گا. اشرافہم اذا خلصوا، زمین ان کو پکڑ دے گی، میں سفارش کروں گا، ان کے پاؤں چھوٹیں گے. انا مبشرہم اذا ایسوا، تو دوزخ کو دیکھ کے ناامید ہو جائیں گے، میں بشارتیں دوں گا، میں بشارتیں دوں گا. مفاتیح الجنت بجدی یوم القیامہ، جنت کی چابی میرے پاس ہوگی، الیہ جنت کی چابی میرے پاس ہوگی. ان الجنت حرمت علی الانبیاء حتی ادخلها، حرام ہے نبیوں پر جب تک میں نہ جنت میں چلا جاؤں، حرام ہے امتوں پر جنت جب تک میری امت نہ چلی جائے. اب آپ تشریف لے جائیں گے اور آپ کہیں گے انا لہو یا رسول اللہ، دروازہ کھلوائیں، آپ سجدہ کریں، میرا اللہ کہے گا سر اٹھا، سر توڑا، عشفا تو شفا، مانگ ملے گا، سفارش کر پوری کروں گا، یا اللہ دروازہ کھول، میرا رب کہے گا آپ بسم اللہ کریں، آپ بسم اللہ کریں. تو اللہ تعالیٰ آپ نے کہا انا اول من اقاطع باب الجنہ، میں سب سے پہلے یہ کروں گا. تو اندر سے آواز آئے گی کون؟ آپ فرمائیں گے محمد رسول اللہ، کہیں گے مرحبا برسول اللہ، اور ایسے دروازے کھلیں گے. رب نے فرمایا سب سے پہلے میری امت داخل ہو، سب سے پہلے میری امت داخل ہو. اور اس سے پہلے کی بلال کی شان بتاؤں کہ جب آپ کہیں گے یادہ دروازہ کھول، اللہ کہیں گے عزت تم چابی لگاؤ، تو جنت سے ایک سواری آئے گی، آپ اس کے اوپر ایسے بیٹھ جائیں گے، اس سواری کا جیسے ہی तो सवारी की जो रस्सी है जो उसका जो जो स्टेरिंग है वो ऐसे नीचे गिर जाए। नीचे गिरने का मतलब है इसको आपको ड्राइव नहीं करेंगे, बल्कि कोई आपका ड्राइवर आएगा, और बड़ों का ड्राइवर भी बहुत बड़ा बन जाता है। जब यह रस्सी नीचे गिरेगी तो सबको पता चल जाएगा कोई आएगा, खुद मेरा नबी नहीं कोई आएगा, तो ये हार होगा सब। ऐसे पंजों के ऊपर कौन कौन ये कौन आता है, ऐसे सस्पेंस पैदा हो जाएगा, फिर रॉ साइलेंट और सस्पेंस, सांस रुके हुए कौन कौन कौन, तो मेरे रब की आवाज आएगी बिना नक्शी को बोला बिना न कंगी को देखे न गोरी को देखे, पिया जिसको चाहे सुहागन होती है बिना। हमने कहा बिलाल मेरी सवारी की रस्सी पकड़ के मेरे आगे चले, दरवाजा खुलेगा आप दाखिल होंगे, सवारियां मौजूद होंगी और हर एक अपनी अपनी जगह पर जब ठहर जाएगा करार पकड़ जाएगा तो अब वो सुनो अब अल्लाह का फरिश्ता ऐलान करेगा, वो जो तुम जो रोशनी में जो पता नहीं आप कहाँ कहाँ से आए बैठे हो, वो जो तुम जोहान्सबर्ग में कहते थे मौत ना आए, तो सुनो इन लकुम अन तहयौ फला तमूतु अबदा, अब तुम कभी नहीं मरोगे, कभी नहीं मरोगे, बिलियन साल के बाद हाँ, ट्रिलियन साल के बाद हाँ, करोड़ों ट्रिलियन साल के बाद भी हाँ, अब मौत नहीं आएगी। अच्छा क्या करेगा, लेकिन लंबी उम्र दे रहे हो तो बुढ़े ना हो जाए, तो दूसरा ऐलान होगा इन रकुम अंतशिब्बू फला तहरमू, अब हमेशा जवान रहो, हमेशा जवान रहो, कभी बूढ़े नहीं होगे। कितने बड़े बड़े पहलवान बेचारे व्हील चेयर पे आ जाते हैं, लाठी पकड़ के चल रहे होते हैं। हमारा पहलवान था भोलू, उसको वो वर्ल्ड चैंपियन था भोलू नाम उसका, अब्दुल रशीद था इंडिया में जो कामा गुलाम मोहम्मद वर्ल्ड चैंपियन बना था, उसका ये भतीजा था, तो वो वर्ल्ड चैंपियन बना था, मैंने अपनी अल्लाह की कसम आंखों से देखा, वो ऐसे खड़ा हुआ था और उठ नहीं सकता था, उठ नहीं सकता था। अल्लाह कहेगा तशिब्बू फला तहरमू अबदा, अब हमेशा जवानी है, बुढ़ापा नहीं आएगा। फिर ख्याल आएगा अच्छा याद है जवानी तो दे दी, और बीमारी आ गई तो डर क्या करेंगे, जवानी तो खाक में गई, तो तीसरा ऐलान होगा इन लकुम मन तसक्रु फला तस्कमु अबदा, अब हमेशा सेहतमंद रहो, बीमारियां खत्म, दुख खत्म, गम खत्म, ऐनक लग रही है जरूरत नहीं है, कानों में वो आले लग रहे हैं जरूरत नहीं है, सेहतमंद रहो, ये खाना है ये नहीं खाना, भाई जबरील मुझे कोई डाइट डाइट डाइट डाइट प्लान दे दो, मैं क्या खाऊं क्या ना खाऊं, मुझे कहीं शुगर ना हो जाए तो मुझे कोई डाइट प्लान दे दो, डाइट चार्ट दे दो, मुझे कोई जिम का पता भी बता दो, मैंने जिम भी करना है ताकि मैं सेहतमंद रहूं, तो मेरा अल्लाह कहेगा अरे वो सब कर, जो खाना है खाओ, जो पीना है पियो, जो करना है करो, हमेशा सेहतमंद, बीमारी नहीं आएगी। एक और मजे की बात, नींद कोई नहीं दूर जन्नत में, नींद कोई कभी नहीं सोओगे, आदमी सोता है जब थक जाता है, तो थकन तो है ऐसा नींद कोई नहीं, और कभी थक के ऐसे करता है, कभी करता है ऐसे करता है, ना ये होगा ना ये होगा ना ये होगा, ऐसे जवान हर वक्त मजा, पूरी 44 440 जो है ना इलेक्ट्रिक वो तुम्हारे अंदर चल रहे हो, फिर भी बीमार नहीं होगे। सारी डॉक्टरियां खत्म, सारे ऑपरेशन खत्म, सारे अस्पताल खत्म, और ऐसी सेहत है पेशाब नहीं, पखाना नहीं, टॉयलेट कोई नहीं जन्नत में, वॉशरूम कोई नहीं जन्नत में, लॉन्ड्री कोई नहीं जन्नत में, एक छोटा सा बैग भी जन्नत में कोई नहीं, कोई बैग कोई नहीं, क्या मेरी जिंदगी 2001 सफरों में 40 साल हो गए मुझे, कभी अर्श पर कभी फर्श पर, कभी उनके दर कभी दर बदर, हमें आशिकी तेरा शुक्रिया, मैं कहाँ कहाँ से गुजर गया, कभी रास्तों में तनहा कभी हूँ मरूद सहरा, मैं जुनून का हम सफर हूँ, मेरा कोई घर नहीं है, मैंने पूरी दुनिया में लेना मुझे यूं फिराई दो दफा ऐसे राउंड द क्लॉक 100 से ज्यादा मुल्कों में लाने मुझे फिराया, कभी बैग इधर है कभी बैग इधर है कभी मिस्र के, आप तो फिर उठाने वाले ने फादर दे दिए, एक वो भी था जब फिरते हैं कार अमीर कोई पूछता नहीं, इस आशिकी में इज्जत सादात भी गई, कभी बसों की छत पे चढ़े हुए हैं, कभी उनकी सीढ़ियों में लटके हुए हैं, कभी थर्ड क्लास के डब्बे में सफर कर रहे हैं, बैठने की जगह कोई नहीं, टॉयलेट के अंदर खड़े होकर सफर किए हुए हैं, तो इतना सा बैग भी कोई नहीं, छोटा सा किचन भी कोई नहीं, छोटा सा किचन भी नहीं, तेरी ख्वाहिश ही सब कुछ है, तेरी ख्वाहिश ही सब कुछ है, कोई टेक्सटाइल का निजाम कोई नहीं, कोई प्रिंटिंग कोई नहीं, कोई डिजाइनर कोई नहीं, एक दरख्त है उसका नाम है तूबा, तूबा छोटा सा है, कितना छोटा है, और हर जन्नती को मिलेगा, हर जन्नती को मिलेगा, लेकिन अपने अपने दर्जों के मुताबिक उसकी कंडीशन अलग अलग होगी। वो कितना है, ये तूबा का तना है ये, ठीक है, मेरे नबी ने फरमाया यहां से एक ऊंट दौड़े 5 साल की उम्र वाला, ज्यादा 5 साल में ऊंट भरपूर जवान होता है, और वो दौड़ता रहे दौड़ता रहे दौड़ता रहे दौड़ता रहे दौड़ता रहे दौड़ता रहे दौड़ता रहे दौड़ता रहे दौड़ता रहे, यहां तक कि बूढ़ा हो के गिर के मर जाएगा, इसके गिर्द चक्कर नहीं लगा सकता, ऊंट की बड़ी उम्र होती है, सुभानअल्लाह इतना बड़ा एक दरख्त ऐसा होगा, एक उसका नाम है तूबा, वो डिजाइनर भी है, वो दर्जी भी है, वो टेक्सटाइल भी है, वो सब कुछ है, उस पर फूल लगे हुए हैं बहुत बड़े बड़े फूल, आप भी एक कुर्ता नहीं पहनोगे, एक ट्राउजर नहीं पहनोगे, अल्लाह आपको 100 जोड़े पहनाएंगे, 100 जोड़े तुम उठाएंगे कैसे, अभी एक जोड़े में गर्मी लग रही है, उठाएंगे कैसे, लाइट का कोई वेट होता है, लाइट का कोई वेट होता है, तो सामने है वो पीछे लगी हुई, कोई उसका वेट है, इसको नूर कहते हैं, अल्लाह जन्नत के कपड़ों का धागा नूर से बनाएगा, नूर से, और नूर का वेट कोई नहीं होता, समझ रहे हो, नूर का वेट नहीं होता, तो 100 जोड़े होंगे, और अब मेरे कुर्ते के नीचे बनियान है, पता नहीं मैंने मैली पहनी है या साफ पहनी है, आपको क्या पता, आपको दिखाने के लिए कुर्ते को मैंने प्रेस कर लिया, नीचे बनियान फटी हुई है, तो 100 जोड़े होंगे, और हर जोड़ा पिछले जोड़े के नजर आए, ऐसे ऐसे ऐसे ऐसे ऐसे ऐसे ऐसे ऐसे 99 जोड़े नजर आएंगे, 100वां जोड़ा उसके जिस्म को पर्दे में ले आएगा, और हर जोड़े के मुताबिक उसके चेहरे का मेकअप बदलता बदलता रहेगा, और आप तूबा की तरफ ऐसे देखोगे, आपके दिमाग में आएगा मेरे ऐसे कपड़े हो, ऐसे कपड़े हो, एक रोशनी, ये कैमरे वाले भी हमारे मोबाइल कैमरे उसमें वो लेते हैं, ऐसा रोशनी है, ऐसे रोशनी आएगी, देखो अगर 100 जोड़े तुम खुद पहनने लगो तो इंशाल्लाह कंधे तो गए ना, 2, 3, 4, 5, 6, 10, 20, 40, 50, भाई बन गए। तक अगले 100 जोड़े भाई और नए 100 जोड़े आपके जिस्म पर, ना आपको उतारने की तकलीफ होगी ना पहनने की तकलीफ होगी। जो आप और हम चाहते हैं ना वो यहां नहीं हो सकता, वो वहीं होगा। यहां थोड़ी देर कड़वा घूम भर के अल्लाह की मांग लो और जन्नत की हूर और जन्नत की ईमान वाली औरत, उसको जो अल्लाह ताला जोड़े पहनाएगा वो 3 मील के दायरे में घूम रहे होंगे। उसका जो फ्रॉक होता है वो 3 मील के दायरे में घूम रहा है। वो बहुत पहले जो लेडी डियाना बेचारी बाहर आ गई, उसकी शादी की वीडियो देखी थी, तो उसके पीछे इतना लंबा फ्रॉक पता वो दूर तक उसको पीछे से वो फौजियों ने उठाया हुआ था। वहां उठाना के लिए खादमात होंगी और 3 मील, 3 मील, 3 माइल, 5 किलोमीटर में उसका फ्रॉक घूम रहा होगा और उसके 100 जोड़े होंगे और उसके सर के बाल यहाँ से चलकर पांव की कड़ी तक होंगे। और मेरे रब की कसम सरवा जब वो यूँ करेगी तो बालों को हरकत हो, यूँ करो तो जो उसके बड़े बाल होते हैं उसको हरकत होती है, जब वो यूँ करेगी तो उसके बालों से रोशनी रोशनियाँ फैल जाए और खुशबू ही खुशबू फैल जाए। और तुम देख, अगर मौत मर न गई होती तो देख के मर जाते, हम सब मर जाते, इतना अल्लाह ने हुस्न जमाल बख्शा। तो अल्लाह कहेगा सेहतमंद बीमारी कोई नहीं। अब तुम कहोगे या अल्लाह जवानी भी मिल गई, जिंदगी भी मिल गई, जवानी भी मिल गई, सेहत भी मिल गई, अगर ऐंड ना हो तो फिर क्या करेंगे। ये तुम्हारी कदम से कमाऊंगे, इसको थोड़ा सा जेर लगा दो, रेंड दे दो। हमारी पंजाबी में रेंड जू को कहते हैं। ये तो याद आ, जवानी भी दे दी, जिंदगी भी दे दी, सेहत भी दे दी, टका पैसा कोई ना हो तो फिर क्या। तो अल्लाह कहेगा इन्ना लकुम मन तनामु फला तबसु अबदा, जाओ मेरे बंदो हमेशा बादशाही मुबारक, कभी न भूख आएगी न फकर आएगी ना तुम्हें कोई परेशानी आएगी, हमेशा की बादशाही है। वलकुम फीहा मा तश्तही अनफुसकुम वलकुम फीहा मा तदअून, जो चाहोगे मिल जाएगा। जन्नत में जो चार अब नहरें नहरें कहते हो ना, नहर नहर अरबी में दरिया को कहते हैं। एक पानी का दरिया, एक दूध का दरिया, एक शराब का दरिया, एक शहद का दरिया और बाकी चश्मे रहील है, सलसबील है, मईन है, जंजबील है, काफूर है और सबसे आला चश्मे का नाम है तस्नीम। तस्नीम कहते हैं ऐसे ऊपर नीचे समंदर की लहरें ऐसे होती, ऊंट की कोहान को निसाम कहते हैं। वो चश्मा ऐसे ऐसे लहरों से चलेगा लेकिन वो जमीन में नहीं चलेगा, वो यहां चलेगा, नीचे कोई चीज नहीं है, हवा में चल रहा है, ऐसे हवा में चल रहा है। ये सबसे मजे का, इसका एक कतरा साफ समंदर में डाल दो सारे मीठे हो, एक कतरा, एक कतरा, एक ड्रॉप, एक ड्रॉप। यहाँ की शराब पिए तो पेशाब भी अंदर निकल रहा है, उल्टियां भी कर रहे हैं, फकाने भी निकल रहे हैं, ना माँ का पता है ना बीवी का पता है, गुरु के बैठे और वहां अंदर शराब पी रहे हैं। सफा हूँ रब हूँ शराब हम कबू, हाँ मेरा बंदा मेरे हाथ से देख मैं पिला हूँ, मजे आ। तो जाओ हमेशा की बादशाही मुबारक हो। आखिरी जन्नती को अल्लाह 72 बीवियां का फरमाएगा, 72 और आला से आला फरमाओं सारों के लिए कोई तादाद नहीं है। और ये 72 का मतलब एंड नहीं है, ہر جمعہ اللہ کا دیدار ہوگا اور ہر جمعہ ایک نئی بیگم آپ کو بتا دی جائے گی. جو آخری جنتی جہنم ہے, آخری جہنمی جو سب سے آخر میں جنت میں جائے گا اس کا نام ہوگا جوہینا. تو وہ اتنے تھوڑے ایمان والا ہوگا کہ نہ نبیوں کی سفارش سے نکلے گا, نہ ہمارے نبی کی سفارش سے نکلے گا, نہ اللہ خود نکالے گا وہ نکلے گا. وہ اتنے تھوڑے ایمان والا ہوگا, جب اس کو وہ اللہ تعالیٰ جنت کے دروازے پر پہنچائے گا تو اس سے کہے گا تمہیں پتا ہے کہ تمہیں کیا دے رہا ہوں؟ کہ کیا؟ کہ دنیا سے 10 گنا بڑی جنت دے رہا ہوں. یہ دنیا 24,000 کلومیٹر والی, وہ کہے گا یار مذاق تو نہ کر, مذاق تو نہ کر, میں نے تو کوٹا ہی کافی دو سو سے نکلا. وہ کہے گا نہیں مذاق نہیں چاہ, اندر جب جائے گا تو آگے اس کا نوکر کھڑا ہوگا, وہ اتنا خوبصورت ہوگا. ہمارے پنجاب کی ثقافت ہے کہ ہم جب کسی اپنے بڑے کو ملتے ہیں تھوڑا سا چپ کے ملتے ہیں, اور ہمارے جو دیہات کی ثقافت ہے ہم ان کے گوڑوں کو ہاتھ لگاتے ہیں. یہ ہماری تہذیب ہے, ہم گوڑوں کو ہاتھ لگاتے ہیں اپنے بڑوں کی. یعنی یہ ایک اس بڑے کی عزت کے بھی ہم ایسے. تو وہ ایسے تو وہ کہے گا حضور کیا کر رہے ہیں؟ وہ کہے گا تم فرشتے ہو, تیرے سامنے جھک رہا ہوں. وہ کہے گا بابا میں آپ کا نوکر ہوں, فرشتہ نہیں ہوں. اور آپ کو پتا ہے میرے جیسے 80,000 نوکر آپ کے پاس ہیں, یا آپ کو مفت میں تھوڑی تھوڑی تنخواہوں میں کتنے لوگ مل رہے ہوتے ہیں, ان کو اچھی تنخواہ دیا کرو, ان کے غم میں شریک ہوا کرو, ان کی خوشی میں شریک ہوا کرو, ان کے بیماروں کو دیکھا کرو, ان کا حال احوال لیا کرو. زکات تو ایمان والوں کے لیے ہے, صدقہ تو سب کے لیے ہے. ان کا صدقہ ادھر دیکھو, ان کے ٹیم کے چھت پڑی ہوئی ہیں اور ٹیم کے گھروں میں رہ رہے ہیں, اور تم یہاں کیسے عالی شام گھروں میں رہ رہے ہو. ان کا خیال کیا کرو. غریب ایک نسل ہے, چاہے مسلم ہے چاہے کافر ہے, اس پہ رحم کرنا میرے اللہ کو پسند ہے, چاہے وہ بت پرست ہے اور چاہے وہ خدا پرست ہے. وہ اللہ کو پسند ہے اس کے غریب بندوں پہ خرچ کرنا. تمہیں تو تھوڑی تھوڑی تنخواہ, ہمارے تو پاکستان میں بڑی تنخواہیں ہیں, لیکن اللہ کا شکر ہے کہ ہم دیتے ہیں. تو آپ لوگ بھی ترخایا نہ کرو گے, جب کم سے کم میں لے دو. یہ جتنے تاجر ہیں یہ ڈھونڈتے ہیں کم سے کم تنخواہ والا کوئی ملے, اور کام زیادہ دو تنخواہ تھوڑی دو, الٹا کر دو, کام تھوڑا دو تنخواہ زیادہ دو, اللہ تمہارا رزق بڑھا دے اور ان کی دعائیں تمہیں مل جائیں گی, یہ تمہارے ساتھ محبت کرنے والے بن جائیں. وہ کہے گا 80,000 نوکر ہیں, تنخواہ کون دے گا؟ کہ میں ویسے جو کر رہا ہوں, پھر فکر نہ کرو تنخواہ آتا رہے گا. ان کو روٹی کون کھلائے گا؟ وہ بھی اللہ ہی کھلائے گا. اب وہ ایسے روب ایسے گاڈ آف آنر نہیں ہوتا یہاں, حالانکہ وہ سارے سب کو پتا ہے کہ بیوقوف بنا رہے ہیں. اگر یہی صدر نہ ہو تو اس کو کوئی گاڈ آف آنر دے گا؟ اس کو کھوتے بھی کوئی نہیں چڑھائے گا. تو سب کو پتا ہے یہ ایسے ہی دھوکا, لیکن یہ حقیقی گاڈ آف آنر ہوگا. 80,000 سلیوز سیدنا نزورہ, ارے ہمارے آقا کدھر رہ گئے تھے, کہاں چلے گئے تھے؟ وہ کہے گا شکر کرو میں آ گیا, میں نے بڑی مار کھائی ہے, وہ مجھے فرشتوں نے بہت مارا ہے, مجھے بڑے جتر پڑے ہیں, شکر کرو میں آ گیا ہوں. اب وہ ایسے ناچتے ہوئے ڈھول بجاتے ہوئے میوزک بجاتے ہوئے اس کے ساتھ چلیں گے, آگے ایک تخت ہوگا اس پہ بٹھائیں گے, کہیں گے ہمارے سردار تو بڑی دیر سے آئے ہیں, بھوکے ہیں, کھانا کھلاؤ. تو ایک ہاتھ میں ڈش ہوگی, ایک ہاتھ میں ڈرنک ہوگا. کتنے؟ 80,000. تو مل کر کتنے بن گئے؟ 1,60,000. 1,60,000 دونوں مل کر. ایک ہاتھ میں ڈش ہے کھانے کی, ایک ہاتھ میں ڈرنک ہے. تو یہ اللہ کے فضل و کرم سے 80,000 ڈشیں کھا جائے گا, 80,000 ڈرنک پی جائے گا, اور ہر لقمے کی لذت پہلے سے زیادہ ہوگی, ہر گھونٹ کی لذت پہلے سے زیادہ ہوگی. یہاں الٹا ہوتا ہے. جب وہ کھا لیں گے کہیں گے اچھا جا رہے ہیں, آپ اپنے گھر والوں سے ملیں گے, मैं किधर नजर पॉइंटिंग किधर पिछले बार ऐसे लाए हुए ऐसे ऐसा नहीं होगा कि 80,000 को इस बार सोचते तो काफी देर लगेगी नहीं वो क्यों हार हो रहे ऐसे और जब एकदम सामने से पर्दा हटेगा तो वहां एक लड़की ऐसे बैठी ये स्टाइल ही ऐसा मजे का है अभी इस बेचारे ने काले काले फरिश्ते देखे अब जो देखा हूर को तो ऐसे करके ओ मुंह भी खुला हुआ और आंखें भी ना ऐसे देखे ना ऐसे देखे ना ऊपर देखे ना नीचे देखे ना ऐसे कर रहा और कितनी देर 40 साल 40 years आखिर वो कहेंगे हमारा कफी नाम है रब्बतिन आप मेरे पास नहीं आएंगे कौन है तू कौन है कहते कि बीवी हूँ कोई है मैं मर गया मैंने देर क्यों की दौड़ लगा है और जाकर उसको ऐसे ना ऐसे अपने हक करेगा और ऐसे खड़े खड़े खड़े खड़े खड़े खड़े खड़े 70 साल बाहर सो 70 साल ऐसे एक जगह मैं बयान कर रहा था एक बड़े भैया बैठे थे उनको जोश आ गया कहने के मरी साहब सर मान गया वो कि आगे ही तो कुछ होगा कि नहीं बहुत कुछ है हालात सही आगे भी बहुत कुछ है आयो इतनी बड़ी जिंदगी के लिए अल्लाह ने क्या सौदा किया है ये थोड़ी सी जिंदगी है 5 वक्त नमाज पढ़ो रिश्ते हलाल कमाओ हराम से बचो नफरतों से बचो फिर बवारियत से बचो लड़ाइयों से बचो माँ बाप को इज्जत दो बीवी को एहतराम दो बच्चों को मोहब्बत दो बच्चों के लिए बीवी के लिए माँ बाप के लिए टाइम निकालो परसों में डरबर में एक दो ताजरों से मुलाकात हुई तो मुझे पता चला कि वो इतवार को भी छुट्टी नहीं करते मैंने कहा तुम तो एक गधे की तरह हो जो सारा दिन बस काम काम काम काम ना तो बच्चों का ना तो बीवी का ना तो माँ बाप का ना तो अपने आप का तेरे पैसों का क्या फायदा क्या करेगा इनको टाइम निकालो बच्चों के लिए माँ बाप के लिए बीवी के लिए आपस में मोहब्बत से रहो सबसे ज्यादा अल्लाह खुश होता है खामिद और बीवी के प्यार का सबसे ज्यादा और शैतान को सबसे ज्यादा तकलीफ होती है खामिद और बीवी के प्यार का और सबसे ज्यादा खुशी होती है खामिद और बीवी की लड़ाई का सबसे ज्यादा खुश होता है रोजाना शैतान अपनी असेंबली बुलाता है असेंबली में पूरी रिपोर्ट पेश की जाती है क्या किया तो वो ऐसे कर रहे थे आवाज आती है उसके कान में जिना करवाया चोरी करवाई कत्ल करवाया लड़ाई करवाई देखे ये हदीस में है मैं उसको एक्शन बना के दिखा रहा हूं इतने में काला सा शैतान पीछे खड़ा होता है कहता है कि मैंने मियां बीवी की लड़ाई कराई ठीक है उसका से गले लगाता है कहता है पुत्र वो काम तो है कर क्या है शराब पी की शराब उसकी जात तक है जानी का जिना उसकी जात तक है खामिद और बीवी की लड़ाई नस्लों को बर्बाद करती है खानदान बर्बाद हो जाती है तो लगे बीवियों के लिए वक्त निकालो अपने माँ बाप के लिए वक्त निकालो अगर आपके साथ रहते हैं बच्चों के लिए वक्त निकालो क्योंकि आप इस्लामी मुल्क में नहीं रह रहे अगर आप अपने बच्चों को टाइम नहीं देंगे तो ये जाहिर हो जाएंगे इस्लामिक मुल्क में कोई बच्चा जाया होता है तो वो काफर नहीं होता है बदमाश हो जाता है नशेई हो जाता है बुरा हो जाता है लेकिन को इस्लाम नहीं छोड़ता यहाँ इस्लाम छोड़ रहे हैं बर्बाद हो गई नस्ल में तो पूरा यूरोप अमेरिका फिर करके आंसुओं से रोता हूँ कि जिन जिन लोगों ने अपने बच्चों को टाइम नहीं दिया अपनी बीवियों को टाइम नहीं दिया और सिर्फ अपना कारोबार कारोबार जॉब जॉब जॉब डबल डबल जॉब उनके बच्चे तहरीर हो गए ईसाई हो गए कुफर में चले गए तो अपने बच्चों के लिए वक्त निकालो अपने आप के लिए वक्त निकालो छुट्टी को छुट्टी के तौर पर मनाओ, अपने मोबाइल ऑफ कर दो छुट्टी के दिन, ना किसी का सुनो ना किसी को करो, और खास तौर पर जब आप घर में बैठते हो बच्चों के साथ बीवी के साथ, तो उस वक्त इसको मत ऑन करो। ये मोहब्बतों को तोड़ देने वाली चीज है। मैं अपनी बीवी से बात कर रहा हूँ, मिसाल दे रहा हूँ, आगे उसका फोन करता कहते मैं थोड़ी गा दे सब मिला, लेकिन मैं अंदर से कुछ नहीं, बीवी मुझसे बात कर रही है, मेरे फोन में क्या ट्रन, मैंने कहा मैं जरा गल सुन रहा हूँ, वो अंदर से मिट गई। और ये छोटे बच्चों के साथ बड़ी ज्यादा करती है, माए ड्रामा देख रही है, बेटा आता है अम्मा माँ कहते हाँ बोलो, नजर यहां से नहीं हटी, नजर ड्रामे पर ही है, हाँ बोलो हाँ मुझे जो बाद में आना, नहीं मुझे अभी चाहिए, कह रही हूँ बाद में आना, समझ अभी चाहिए, दरवाजा खोल के पड़ रहे बच्चों को तबाह कर रहा। जितना वक्त, मैं ये नहीं कह रहा हूँ कि सारा दिन तुम फोन बंद करो या सारा वक्त घर में फोन बंद करो, जब अपने बच्चों के साथ वक्त निकालो बैठने के लिए बीवी के साथ माँ बाप के साथ, उस वक्त इसको बंद कर दो। ये तो टॉयलेट में भी सौदे करते हैं, जो काम करने गए थे वो बीच में रह जाता है, और उठा लो बेच दो ले लो दे लो, इन तालों का ये हाल है, इनकी क्या लाइफ है, रोटी खाते हुए भी सौदे कर रहे होते हैं। पर शाम के बहुत बड़े ताजा हम खाने पर बैठे थे, उसकी घंटी पे जो उसने कान से फोन लगाया और आधा घंटा वो खाना भी खाता रहा और फोन भी सुनता रहा। मैं कह तुमसे तो हम बड़े अच्छे हैं कि तुम्हारे इस पैसे का तुम्हें क्या फायदा है, तुम्हें रोटी भी नहीं खाने देते। तो एतदाल से चलो, दरमियानी चाल चलो, ऐसे पागल ना बन जाओ इसके पीछे कि ना बच्चों का होश रहे ना अपना होश रहे ना बीवी का होश रहे ना माँ बाप का होश रहे। अगर आप मालदार हैं ज़कात दें, यहाँ भी गरीब लोग हैं ज़कात दें, और ज़कात इन गरीबों को गैर मुस्लिमों को दें। अल्लाह ताला गैर मुस्लिम की भी सुनता है और मुस्लिम की भी सुनता है, सबकी सुनता है। किसी भी दुखी की तुम्हें दुआ लग गई, जब गैर मुस्लिम भी है ना अल्लाह के अर्श को गिरा दे, वो सखी बनो। अल्लाह को सखावत पसंद है, बुखल पसंद नहीं है, अल्लाह को सखावत पसंद है। ज़कात देने वाला ना सखी होता है ना बकील होता है, ना सखी होता ना बकील, वो दरम्यान में होता है, जैसे हमारी जेंडर एक होती है, दरम्यान वाली नस्ल एक होती है, एक मर्द है एक औरत है एक दरम्यान में, उसको आप क्या कहते हैं, ख्वाजा सरा खुसरा और क्या कहते हैं जेंडर है? वो कोई शर्म की बात है सही, जो क्या कहते हैं वो तो इतने अंग्रेजी वाले बैठे तो मैं पता बोलूँ समझ हो गए और मैं क्या कह रहा हूँ। अच्छा आप एक कहानी सुनो, जब वो ज़कात से ऊपर देता है तो फिर वो सफी बनता है। खुसरो परवेज़ जिसने हमारे नबी का खत फाड़ दिया था, ईरान का बादशाह, उसके पास एक मछली वाला मछली लेकर आया, उसको बड़ी पसंद आई, उन्होंने 4,000 दिनार दे, 4,000 दिनार कई करोड़ रुपया बनता है। तो उसकी बेगम शीरी साथ बैठी थी, उसने उसके कान में कहा ये क्या किया है, एक मछली के 4,000 दिनार खजाना खाली करो वापस लो। मैं वापस लू, मैं बादशाह हूँ, मैं कैसे वापस हूँ, मैं तो नहीं लूंगा। कहा तुम इसको बुलाओ, इसे पूछो ये नर है या मादा है, मेल है या फीमेल है। अगर ये मेल है तो तुम कहना भाई हमें फीमेल चाहिए थी, तो तुम ये मछली वापस लो हमारे पास। अगर वो कहे कि ये फीमेल है तो तुम कहना भाई हमें मेल चाहिए था, तो ये अपने अंदर मछली वापस लो हमारे पैसे वापस करो। उन्होंने कहा हाँ ये ठीक है। उन्होंने बुलाया इधराओ भाई, ये मछली मेल है या फीमेल है, इतनी ना मेल है ना फीमेल है, ये दरमियान वाली है, खुसरा है। बादशाह इतना हंसा, उन्होंने 4,000 और, वो शीरी को गुस्सा चढ़ गया कि ये क्या हुआ 8,000 दिनार? अब वो जो कागज तो होता नहीं था, सिक्का होता था, दिनार सोने का होता था, और जब वो गठरी बांध के चलने लगा तो एक दिनार गिर गया, तो उसने मुंह भी उठा लिया। तो शील तो पहले गुस्से में थी, देखा इस कमीने को, इस कमीने को देखा, इतना ये लालची है, इसको इतने मिल गए कि इसकी 7 नस्लों को काफी है, एक गिरा है वो भी उठा लिया, इसको इससे वापस लो। उसने उसको फिर बुला लिया, अरे बदबख्त तुम्हें कितना दे दिया था, अगर एक दिनार गिर गया था तो क्या था? हुजूर इस पे आपका नाम लिखा था, किसी का पैर आता तो बेअदबी होती तो मैंने उठा लिया। मैंने कहा 4,000 और दे दो। सखी बनो, बखील न बनो, मोहब्बत करो, नफरत ना करो, न मजहब के नाम पर, न कौम के नाम पर, न जुबान के नाम पर। इख्तलाफ है तो है, लेकिन नफरत नहीं होनी चाहिए, चाहे सियासी है, चाहे वो मजहबी है, चाहे वो फिक्री है, जो भी है, मोहब्बत सबसे पहले है। और अगर आपस में कोई लड़े हुए हो तो सुलह कर लो, यहाँ से उठ के नाराज ना होना एक दूसरे पर। गुस्सा आ जाना नेचुरल है, लेकिन उसके बाद मैं बोलना नहीं, बीवी से नहीं बोलते, लड़ाई होगी बीवी से बोलना बंद, कितनी बड़ी बेवकूफ़ी है। बीवी नाराज होगी खामिन से बोलना बंद, कितनी बड़ी बेवकूफ़ी है, बच्चों पर कितना बुरा असर पड़ता है इसका। झगड़ा हो जाए नेचुरल है, लेकिन बस बोलना नहीं ये गलत, ये अननेचुरल है। मिलो, बोलो, मोहब्बत रखो, क्या करोगे? नफरत लेकर मर गए तो क्या करोगे? तो अल्लाह को राजी करने के लिए मेरे अजीज और मेरे भाइयों, मेरी आप सबसे गुजारिश है कि हम अपने रब की मान के चले। और जितना मजमा माशाल्लाह सब मुझे अक्सर नौजवान नजर आ रहे हैं, एक वादा हम सब अल्लाह से करते हैं कि हम तौबा करें अल्लाह की बारगाह। और तौबा ऐसा अमल है कि बाज़ोकात नेकी से अल्लाह इतना खुश नहीं होता जितना अपने बंदे की तौबा से खुश होता है। और अल्लाह ऐसा हूँ, मैं क्या कहूँ, कैसे कहूँ, तो वाहिद बादशाह है जो माफ़ करने पर खुश होता है, और जितनी दफ़ा तौबा टूट जाए तौबा करोगे तो वो खुश होगा। हम अपने बच्चों से कहते हैं आइंदा नहीं करोगे ना, वादा करो आइंदा नहीं करोगे, जी मां मैं आइंदा नहीं करूँगा, और मेरे रब की कसम मेरा रब कभी भी नहीं पूछता फिर तो नहीं करूँगा, बल्कि कहता है फिर भी हो जाए तो आ जाना मैं माफ़ कर दूँगा, फिर भी हो जाए तो आ जाना मैं माफ़ कर दूँगा। और अल्लाह हदीस में कहता है मेरा बंदा तो इतने गुनाहगार कि रोशनी वाली ज़मीन के ऊपर उनको रखता जा और जाकर आसमान की छत से लगा दे अपने गुनाहों को, और फिर एक दफ़ा कह दे अल्लाह माफ़ कर दो मैं सारे माफ़ कर दो। तो तौबा करते हो? कहो या अल्लाह मेरी तौबा, आवाज़ नहीं आई फिर कहो, फिर एक दफ़ा कहो अल्लाह की कसम, अल्लाह की कसम, अल्लाह की कसम, जिसने दिल से कहा है वो पाक हो गया, वो साफ हो गया, उसके सारे छोटे बड़े सब गुनाह माफ हो गए। इतना आसान है अल्लाह को राजी करना। नमाज को पाबंदी से अदा करो, अपनी ज़कात अदा करो, और गरीबों की मदद करो, प्यार मोहब्बत से हो। और तबलीग में 3 दिन लगा दिया, 4 महीने के इरादे करो, 6 महीने के इरादे करो, 3 दिन हर महीने लगा के करो, तो आपकी पूरी जिंदगी तब्दील हो जाएगी। इसके लिए इरादे करते हो इंशाअल्लाह। अल्लाहु लक الحمد كما أنت أهله وصل على محمد كما أنت أهله وفر بنا ما أنت أهله إنك أهل التقوى وأهل المغفرة. يا الله أهل إيمان کا مجمع ہے اور پرائے دیس میں ہے، یا اللہ غیر اسلامی دیس ہے، ہم سب تیرے محبوب کی امت جمع ہیں، ہم نے اپنی توبہ کی ہے، ہماری توبہ کو قبول فرما، یا اللہ ہمیں معاف فرما، ہمارے یہاں چھوٹے بھی بیٹھے ہیں، بڑے بھی بیٹھے ہیں، بوڑھے بھی ہیں، جوان بھی ہیں، یا اللہ سب کی توبہ کو قبول فرما، اور پوری امت پر آئے ہوئی مصیبتیں ڈال دے، اور امت کے لیے رحم کا دروازہ کھول دے، رحم کا دروازہ کھول دے، رحم کا دروازہ کھول دے۔ پوری امت، پوری دنیا میں پریشان حال ہے، تباہ حال ہے، آج کے فرعون بڑے طاقتور ہیں یا اللہ، آج کے اصحاب فیل بڑے طاقتور ہیں یا اللہ، ابرہہ کے اصحاب فیل تو گوشت تو اس کے ہاتھیوں والے تھے، ہمارے اصحاب فیل لوہے کے ہاتھیوں والے ہیں، یا اللہ خدائی کے دعوے دار ہیں، اور ہمیں درکارتے ہیں اپنے خدا کو بلاؤ. یا اللہ ہم بھی معصوم بچے کی طرح جیسے وہ ماں کی طرف نگاہ اٹھاتا ہے اور روتا ہے, ایسے ہم بھی آسمان کی طرف ہماری نگاہیں ہیں اور آنسو ہمارے تھمتے نہیں کہ یا اللہ تو آ جا, یا اللہ تو اپنے حبیب کی امت کی مدد کے لیے آ جا, ہمیں دکھوں سے مصیبتوں سے نکال دے, اپنے دین کو پوری دنیا میں زندہ فرما دے. یہ جتنا اہل ایمان کا, جتنا اہل ایمان یہاں ساؤتھ افریقہ میں ہیں یا دنیا میں جہاں بھی ہیں, ان کی حفاظت فرما, ان کی نسلوں کی حفاظت فرما, ان کی مساجد کو آباد فرما, ان کے مقادر اور مدارس کو آباد فرما, ان کے کاموں میں برکت دے, ان کی زندگی میں برکت دے, ان کی صحت میں برکت دے, ان میں آپس میں لڑائیاں ختم فرما. وہ مذہب کے نام پر ہوں یا قوم کے نام پر ہوں یا کسی بھی وجہ سے آپس میں ناراض ہوں, تو ان کی صلح کروا, ان کی محبتیں قائم فرما. اور یا اللہ جتنے ہمارے ایمان پہ رخصت ہو گئے اور قبروں میں چلے گئے, ان کی قبروں کو جنت کا باغ بنا. اور یا اللہ جب ہمارے جانے کا وقت آئے تو ہمیں بھی ایمان پہ خاتمہ نصیب فرما. یا اللہ ہم سب تیری رضا میں جمع ہوئے, یا اللہ یہ سارا میں گواہی دیتا ہوں, یہ سارا مجمع تیری رضا کے لیے آیا ہے. مجھے اپنے بارے میں کوئی دعویٰ نہیں, میں ممبر پر ہوں, مجھے نہیں پتا کہ میں نے ریاکاری سے یہ بات کی ہے. یا اللہ نہیں, یا اللہ مجھے نہیں پتا, میں ان کی طفیل مانگتا ہوں کہ میری بات کو بھی خلاص میں قبول فرما لے. یہ سارا مجمع انہوں نے یہاں سے کوئی پیسہ نہیں لینا, کوئی مال نہیں لینا, دور دور سے آئے ہیں, صرف تیرے اور تیرے حبیب کی محبت میں آئے ہیں کہ تیری بات سنیں, تیری جنت کو, تیرے حبیب کی بات کو سنیں. یا اللہ ان کے مخلص ہونے پر تو میں تیری قسم کھا کے کہتا ہوں کہ یہ سب تیرے لیے آئے ہیں, لیکن میں اپنی قسم نہیں دے سکتا, مجھے نہیں پتا. یا اللہ مجھے نہیں پتا, مجھے مرنے کو پتہ چلے گا کہ تو میری اس بات پہ راضی تھا یا ناراض تھا. یا اللہ یا سب سے پہلے جہنم میں علماء کو ڈالا جائے گا جو ریا کار سے. یا اللہ مجھے نہیں پتا مجھ سے جہنم کی آگ کو بھڑکایا جائے گا. مجھے موقع تیرے رحم کی, تیرے رحم کی امید ہے اور اپنے گناہوں کو خوف ہے, تیرے رحم کی امید ہے. تیرے نبی کے آنسو بہت ہمارے لیے نکلے ہیں یا اللہ, وہ بہت روئے ہیں یا اللہ, کوئی نبی اتنا نہیں رویا جتنا ہمارے نبی روئے ہیں. اور یا اللہ کسی نبی نے دنیا سے جاتے ہوئے اپنی امت کو سلام نہیں کہا, میرے نبی پہ قربان جاؤں, انہوں نے دنیا سے جاتے ہوئے صحابہ سے فرمایا تھا تمہارے بعد جو میری امت آئے ان کو میرا سلام کیا. ہم کتنے خوش قسمت ہیں تیرے نبی نے ہمیں سلام بھیجا. پھر یا اللہ تیرے نبی نے ہمیں ہمارے بارے میں ہم اتنے گندے کہ گندگی کا لفظ بھی چھوٹا پڑ گیا ہے ہماری گندگی سے. لیکن تیرے محبوب نے ایک دن فرمایا میرا بھی چاہتا ہے میں اپنے بالوں کو دیکھوں. صاحبہ نے کہا یا رسول اللہ ہم آپ کے بھائی ہیں, نہیں تو میرے صاحب میرے بھائی وہ ہیں جو مجھے دیکھیں گے نہیں لیکن مجھ پہ ایمان لائیں گے. ہم نے نہیں دیکھا, 1400 سال کا فاصلہ ہے, ہم نے نہیں دیکھا, ہمارے ماں باپ نے نہیں دیکھا, ہمارے دادا دادا نے دیکھا, ہماری اگلی نسل نہیں دیکھی. ہمیں قربان جاؤں یہ ساری گندیوں کے اوپر پہ تیرا محبوب ہمیں بھائی کہہ رہا ہے, یہ میرے بھائی ہیں. اور قیامت کے دن بھی یا اللہ جب سارے نبی نفسی نفسی کہیں گے تیرا محبوب امتی امتی کہے گا. یا اللہ یا اللہ تجھے تیرے محبوب کی محبت کا واسطہ, ان کے آنسوؤں کا واسطہ, ہماری جھولی خالی ہے, جب تو کہے گا دکھاؤ کیا لایا جہنم سے بچا رہے, ہمیں جہنم سے بچا رہے, قبر کے عذاب سے دوچار لے, حشر کی گرمی سے دوچار لے, ننگے ہونے سے دوچار لے, جہنم میں گرنے سے دوچار لے, اپنے نبی کے ساتھ ہی انہیں جنت میں جگہ نصیب فرما دے. یا اللہ جس دن تیرے دیدار کا دن آئے تو تو ہمارا نام لے کر بھی پوچھ رہا ہو کیا ہوا, سبحان اللہ, اپنے پیاروں کے نام لے کر پوچھے گا کیا حال ہے, ہم سے بھی پوچھ لینا کیا حال ہے مرنے والے نیارے ہوئے, اللہ تو ہم سے راضی ہو جائے. ہم ایک دفعہ محبت سے دیکھ لیں, آسمان سے ایک دفعہ ہمیں محبت سے دیکھ لیں, عرشوں سے ہمیں محبت سے دیکھ لیں, ہمارے ان آنسوؤں کو رحم فرما دے. اور تو کہہ دے میں راضی ہو گیا ہوں, تو کہاں ہاں کہہ دے جاؤ میں راضی ہو گیا ہوں, اللہ فرشتے بھی خوش ہو جائیں گے, پھر حبیب بھی خوش ہو جائے گا, ہمارا بھی کام ہے. اللہ تیری دربار میں ایک ایسا دربار ہے جہاں کھوکا سکہ بھی چل جاتا ہے, وہ نسل کا خرچ دنیا والا آخرہ. یا ارحم الراحمین, صلی اللہ علیہ وسلم.